रेडियो अर्पण 104.5 समयका हातसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरै के साथ सुनिरहनु भएको दिउँसो 1 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा। विराटनगरमा सारी एकीकृत माओवादीको राष्ट्रिय सम्मेलनमा नयाँ नेतृत्वका सीमा विवाद चर्किएपछि प्रतिनिधिहरू प्रदर्शनमा उत्रिएका छन्। आज नयाँ नेतृत्व चयन गर्दै सम्मेलन सक्ने तयारी भए पनि अध्यक्ष पुष्पकमल दाहाल तथा नेताहरू बाबुराम बस्राई र नरनकाज श्रेष्ठका तर्फबाट केन्द्रीय सदस्यमा पठाउने व्यक्तिको नामावलीमा विवाद उत्पन्न भएपछि प्रतिनिधिहरू चुनावको माग गर्दै प्रदर्शनमा उत्रिएका हुन्। हिजो अध्यक्ष दाहालले तीनै नेताको प्रतिनिधित्व हुने गरी 900 सदस्य नयाँ कार्य समितिको चयन गर्नुभएको थियो। नयाँ कार्य समितिमा भएको भागबण्डमा असहमति राख्दै नेताद्वय भट्टराई र श्रेष्ठले प्रस्तावको अस्वीकार गरेका थिए। सम्मेलनमा सहभागी प्रतिनिधिहरूले नयाँ नेतृत्वको लागि चुनाव हुनुपर्ने मार्क्सेटका प्लेकार्ड लिएर प्रदर्शनमा उत्रिएपछि बन्द सत्र अझै परस्ने सम्भावना बढ़ेको छ। अध्यक्ष दाहालको प्रतिवेदन समूहगत छलफलमा लगिए पनि बन्द सत्र नै शुरू हुन नसकेपछि सम्मेलन निर्धारित समयमा उत्पन्न हुन सक्ने सम्भावना कम रहेको एक नेताले बताउनुभयो। नेता भट्टराई श्रेष्ठ र पुष्पबहादुर बोगटीले अध्यक्षको प्रस्तावमा कड़ा असहमति राखेपछि गैराती अबेरसम्म सहमतिको प्रयास भए पनि सफल हुन सकेको थिएन। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले जेठ दोस्रो साता हुन लागेको महाधिवेशनमा 1,00,000 जनता काठमाडौँमा उतार्ने तयारी गरेको छ। पार्टीको अहिलेसम्म विभिन्न 30 जिल्लामा अधिवेशन सम्पन्न भइसकेको तथा वैशाखको अन्त्यसम्ममा सम्पूर्ण जिल्लाको अधिवेशन सम्पन्न गरेर जेठको 10 गतेदेखि काठमाडौँमा महाधिवेशन गर्ने कार्यक्रम राप्रपा नेपालले तय गरेको छ। सरकारी कार्यालयमा बैठक र पाहुना सत्कारमै लाखौं खर्च हुने गर्छ भन्ने उदाहरण प्रधानमन्त्री कोइरालाले सार्वजनिक गर्ने भुक्तानी विवरणले देखाउँदै आएको छ। आज मात्रै सार्वजनिक गरिएको पछिल्लो विवरणमा यस्तो खर्च 3,17,603 रूपियाँ देखाइएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार बालुवाटारमा विभिन्न मितिमा स्वदेशी तथा विदेशी पाहुनाहरूको अतिथि सत्कार र बालुवाटारमा बसेको सर्वदलीय तथा अन्य बैठकहरूको जलपान खर्च हो। पासीमा रहेको दियालो फुटल्यान्ड एन पार्टी प्यालेसलाई जलपान बापतको खर्च बुझाएको कार्यालयले प्रकाशित गरेको विवरणमा उल्लेख छ। यसअघि अघिल्लो हप्ता मात्रै कार्यालयले विभिन्न 9 वटा बैठकमा च्यापनको लागि 1,60,752 रूपियाँ खर्च भएको विवरण राखेको थियो। मोटरसाइकल र भैँसी दाइसो नल्याएको भन्दै बाँकेकी एक गर्भवती महिलालाई उनकी श्रीमानले चलाएर मार्ने प्रयास गरेका छन्। शरीरको तल्लो भाग पुरै चलेकी लक्ष्मणपुर गाउँ विकास समिति वडा नम्बर 8 मियापुरकी रिहान सेगा ढफालीलाई उपचारको बहानामा भारतको बहराइज प्रायर घटनालाई गुपचुप पारिएको थियो। रिहानको कम्मर मुनिको भाग पुरै जलेको छ भने तल्लो भाग चल्दैन। छोरी भेट्न बहराइज भोगेका रिहानका पिता मोहम्मद समीम शेखर ढफालीले वैशाख 8 गते नै गम्भीर घाइते छोरीलाई नेपालगंज लगेर भेरी अञ्चल अस्पतालमा भर्ना गरेका थिए। चैत्र 3 गतेको घटना 1.5 महिनापछि मात्र बाहिर आएको हो। उपचारमा आर्थिक अभाव भएपछि नेपालगंजमा विभिन्न संघ संस्थाको सहयोगमा उनलाई थप उपचारको लागि काठमाडौँ लगिएको छ। नाइजेरियामा विद्यालयबाट अपहरण गरिएका बालबालिकाहरूलाई आतंकवादी समूह बोको हरामले बेच्ने चेतावनी दिएको छ। 3 साता अघि उत्तरी नाइजेरियाको बोर्ना राज्यको चिबोग शहर स्थित अंग्रेजी माध्यममा पढ़ाई हुने विद्यालयबाट ती 230 बालिका अपहरण गरिएका थिए। बोको हरामका नेता अबु बाकर सेकोले भिडियो सन्देश जारी गरी बालिकाहरूलाई आफ्नो समूहले अपहरण गरी बन्दक बनाएको र उनीहरूलाई बेचबिखन गर्ने तयारी भइरहेको जानकारी दिएका हुन्। उनले बालिकाहरू आफ्नो सम्पत्ति भएको र भगवानले उनीहरूलाई बेच्नु भने आदेश दिएकाले त्यसैलाई पालना गर्न लागिएको बताएका छन्। बोको हरामले अंग्रेजी माध्यममा पढ़ाई हुने विद्यालयमा दर्जनौ पटक आक्रमण गरी पश्चिमा शिक्षाको विरोध गर्दै आएको छ। अपहरित बालबालिकाको उद्धारमा ध्यान दिन नसकेको भन्दै नाइजेरियाली सरकारको चौतर्फी आलोचना भएको छ। राष्ट्रपति गुडलक जोनाथले बालिकाको उद्धारमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्ध कुरा दोहोराउनु भएको छ। मुस्लिम राज्यको वकालत गर्दै सन् 2009 हिंसात्मक गतिविधि गर्दै आएको बोको हरामको आक्रमणमा परि सयौंले ज्यान गुमाइसकेका छन्। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलोर र मुम्बई इण्डियन्स बीच प्रतिस्पर्धा हुँदैछ। अंक तालिकाको चौथो स्थानमा बेंगलोर र पुस्तानमा रहेको मुम्बई बीचको खेल बेलुका सभा 8 बजे पछि वानखडे क्रिकेट स्टेडियममा मुम्बईमा हुनेछ। प्रतियोगितामा 6 खेल खेलेको बेंगलोर 3 जित र 3 हार बिहोर्दै 6 अंक छ भने समान खेल खेलेको साबिक विजेता समेत रहेको मुम्बईले 1 खेल मात्र जितेको छ। आज मुम्बईले खेल जिते 1 स्थान माथि उक्लनेछ भने बेंगलोरले जिते अंक तालिकामा कुनै परिवर्तन हुने छैन। जारी प्रतियोगितामा 7 खेल खेलेको चेन्नई 12 अंकका साथ शीर्ष स्थानमा छ। हवस् त दिउँसो 1 बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिता भए, नमस्कार।